Bye. Yeah. तिमीलाई मेरो मेरो रानी सदिनु वचन दिल जुनी जुनी तिमीलाई म माया गर्छु ए हो ऐ भगवानले साथ दिउन् या नदिउन् साँचो माया गर्ने म त तिम्रै भरमा बस्छु साँचो होइन खेल तिमीले मलाई मेरो मेरो रानी सदिनु वचन दिल जुनी जुनी तिमीलाई माया गर्छु ए हो ऐ भगवानले साथ दिउन् या नदिउन् साँचो माया गर्ने म त तिम्रै भरमा बस्छु ¡Suscríbete al canal!